जी हाँ, उपदिष्टा प्रयोग नियम क्षमता इदम सैद प्रयोग को नियम का लगी इसो करूँ न तो वृद्धि शब्दात परे आद ऐच प्रयोगतव्य वृद्धि शब्द पछाड़ी आद र ऐच को प्रयोग करो प्रयोग नियम आरम्भ यहाँ प्रयोग को नियम आरम्भ कर सकते कर संस्कृत संस्कृत पदानि उत्सृज्यन्ते संस्कार गरो गरो संस्कार गरो संस्कार गर्दै पदहरूलाई छोड्दै गर गरो त्यसमा यथेष्टम्भम अभिसम्बन्ध भवति तिनीहरूको सम्बन्ध जहाँ जहाँ उनीहरूको प्रसङ्ग आउँदछ त्यहाँ त्यहाँ उनीहरूको सम्बन्ध हुन्छ प्रयोगहरूको तन्यथा आहार पात्रम पात्रम आहार जस्तै आहार पात्रम पनि भन्न सक्यो पात्रम आहार पनि भन्न सक्यो आदेशास्तरी इमेस्यु त्यसो भए यी जुन आ ऐ औ यी आदेश हुन् वृद्धि शब्द छ आद ऐ छ आदेश वृद्धि शब्दका आ ऐ औ चाहिँ आदेश मानिउन् षष्ठ निर्देश आदेशा भवन्ति षष्ठ पदका निर्देशमा गरिएको जुन कार्य गर्नुपर्ने जुन कार्य हो त्यो अन्तिमका ठाउँमा आदेश हुन्छन् न जात्र षष्ठी पैसामा यहाँ त षष्ठी विभक्ति छैन आदेश त षष्ठी विभक्तिले निर्देश गरिएका ठाउँमा मात्रै आदेश हुन्छन् आगमस्तरी इमेस्यु त्यसो भए यिनीहरूलाई आगम भनियोस् वृद्धि शब्द छ आद ऐ छ आगममा वृद्धि शब्दका आ ऐ औ चाहिँ आगम हुन् आगममा अब षष्ठनिष्ठ उच्चन्ते आगम पनि अमुकको यो आगम होस् भन्दा षष्ठी व्यक्ति षष्ठन्त रूपमा निर्देश गरिएकाको मात्रै आगम हुन्छ भनेर भनिएको छ लिङ्गे नच लिङ्गद्वारा पनि हुन सक्दछ नचात्र षष्ठी न खलु अपि आगम लिङ्गम पश्याम हो यहाँ षष्ठी पनि छैन यहाँ आगमको कुनै चिन्ह पनि छैन इदम खलु अपि भूय सामानाधिकरण एक विभक्तिकत्वम छ अब यहाँ फेरि अर्को कुरो के छ भने आद वृद्धिमा जुन पद छ जुन विभक्ति छ आद ऐसामा पनि त्यही विभक्ति छ समानाधिकरण छ अधिकरणको आधार समान छ एउटै विभक्ति छ द्वयश्च एतद् भवति त्यसो हुँदा यो जुन समानाधिकरण हो त्यो दोडाको एउटै हुँदाखेरि त्यस्तो हुन्छ अयो द्वयो कुन द्वाराको भन्दा विशेषण विशेष्य हो विशेषण र विशेष्य पनि मान्न सकिन्छ एउटै विभक्तिका द्वारा भिन्दै भिन्दै देखियो भने त्यो एउटा विशेषण एउटा विशेष्य मान्नुपर्ने हुन्छ अथवा संज्ञा र सङ्गी तत्र यता स्यात् त्यसो भए यो चाहिँ विशेषण विशेष्य होस् न त न तत्सन्न त्यो हुन सक्दैन गयो हि प्रतीत पदार्थ गयो लोके विशेषण विशेष विशेष्य भाव भवति प्रतीत पदार्थ कयो जसको जुन पदको अर्थ प्रतीत भएको हुन्छ त्यस्ता दोडा प्रतीत भएका पदार्थको मात्रै लोकमै विशेषण विशेषका हुन्छ नछ आद ऐत शब्द आद र ऐत त शब्द होइनन् अनि प्रतीत पदार्थका प्रतीत भएको पदको अर्थ पनि होइनन् त्यस कारणले गर्दाखेरि त्यसमा संज्ञा सङ्घ नभएमा त्यसमा संज्ञा र सङ्घी नै मान्नु चाहिँ उचित हुन्छ तत्र त यतावान सन्देह होइन संज्ञा सन्देह सङ्घीको त कुरो अघि नै भनेकै थियो त त्यहाँ त सन्देह थियो नि त अब कसङ्घी कहाँ संज्ञा सङ्घी चाहिँ को हो र संज्ञा के हुन्छ त्यसमा त्यो सम्झिन साह्रो पर्यो भनेर पो यी कुराहरू आएका हुँदैन सचाबी को सन्देह होइन त्यो सन्देह त मैले गर्नुभयो कहाँनिर थियो त्यस्तो सन्देह उत्पन्न भयो त कहाँनिर तपाईँलाई सन्देह हो भन्नुहोस् त भने यत्र उभय समान अक्षर जहाँ दुवैवटा समान अक्षर भएका छन् यत्र त अन्यतर लघु सा संज्ञा जहाँ एउटा चाहिँ छोटो छ त्यसलाई संज्ञा भनिन्छ जुन लामो छ त्यसलाई सङ्घी भनिन्छ उता यता त्यो कुरो कसरी जान्नु भन्दा लघुअर्थम चाहिँ संज्ञा कारण संज्ञा किन गरिन्छ भन्दा छोटकरीका निम्ति छोटकरीमा सबै कुरो जानिदियोस् भन्नेका लागि संज्ञा गरिन्छ तथापि अयम नावश्यम गुरु लघुताम एव उपलक्ष्य उपलक्ष्यम अर्हति र त्यहाँ पनि अवश्यम यो कुरो अवश्य नै गुरु र लघुताको यो गुरु हो यो लागू हो भनेर गुरु र लघुको धर्मलाई उपलक्षण गर्नु हुँदैन। के गर्नुपर्छ? अनाकृतितामपि, केवल गुरु लघुको मात्रै कुरो छैन, अनाकृतिता पनि छ, आकृति नभएको पनि छ। संज्ञा चाहिँ अनाकृति हुन्छ, सङ्गी चाहिँ आकृतिमान हुन्छ। सङ्गीहरू जुन छन् ती आकृतिमान हुन्छन्, अनि संज्ञा चाहिँ आकृति रहित। लोकेपि आकृतिमान, त लोकमा पनि आकृतिमान मांसपिण्डको देवदत्त भन्ने संज्ञा हुन्छ। देवदत्त देखिँदैन, तर जसको देवदत्त नाम हो त्यो मान्छे देखिन्छ। अथवा आवर्तिन्य संज्ञा भवन्ती, अथवा यो भने संज्ञा भनेको बार बार आवृत्ति गरिरहने रहन, त्यस्तो पद संज्ञा हुन्छ। वृत्ति शब्द छ आवर्तते न आद ऐ शब्द, र बार बार आवृत्ति गरिन्छ के भन्दा वृद्धिलाई, यसमा वृद्धि होस् उसमा वृद्धि होस् उसमा वृद्धि होस् आ ऐ औ होस् त बार बार भनिँदैन, वृद्धि होस् भनिन्छ। अनि वृद्धि होस् भन्दाखेरि हामी वृद्धिका रूपमा आ ऐ औ गर्छौँ, तर पहिला त वृद्धि होस् है भनिन्छ। त्यस कारणले गर्दाखेरि वृद्धि चाहिँ संज्ञा हो, आयौ चाहिँ संज्ञा। तथा जस्तै इतरत्रापि देवदत्त शब्द भा, अरू अरूतिर पनि बार बार देवदत्त देवदत्त भनेर भनिन्छ। त्यो देवदत्त नामले भनिने मांसपिण्डलाई आवृत्ति गरिँदैन। अथवा पूर्वचालित सङ्घी पर्वचालित सङ्घी, अथवा अगाडि उच्चारण गरिएकालाई सङ्घी भनिन्छ, पछाडि उच्चारण गरेकालाई सङ्घीय भन्छन् त अर्का पक्षकाले। त्यसो हुँदा त वृद्धि सङ्घी भयो आयो सङ्घीय भयो, कुटा यता होइन, यो कुरो चाहिँ कहाँ त मैले भन्नुभयो। यो अगाडि उच्चारण गरेको सङ्घी र पछाडि उच्चारण गरेको सङ्ख्या हुन्छ भने कहाँ जान्नु भन्दा, सतो हि कालिण कालिण भवितव्य, जब काली छ भने पो त्यसको कार्य हुन्छ। कार्य छ जस्तै इतरत्रालेहरूतिर पनि सतौँ मांसपिण्ड छ, मांसपिण्ड भएको कोही व्यक्ति छ र पो त्यसको देवता नाम पाइन्छ, अर्कै खालको उसले उपस्थापन गर्यो तर्क। कथम वृद्धि आदेश यति, कथम वृद्धि राधैछ त्यो, अब त्यसो हुँदाखेरि वृद्धि राधैछ कसरी भयो त? यता एकम आचार्यस्य मङ्गलार्थम निश्चताम, त्यसमा एकम त्यो वृद्धि शब्द चाहिँ आचार्यले मङ्गलका लागि भन्नुभयो भन्ने सम्झिनु। त्यसमा माङ्गलिक आचार्य, आचार्य मङ्गल चाहनेवाला हुनुहुन्छ, त मङ्गल चाहनेवाला आचार्यले महता शास्त्र उभ्याएछ, महान यो शास्त्रको जुन प्रवाह हो त्यो शास्त्रको प्रवाह मङ्गलार्थम मङ्गलका लागि वृद्धि शब्द आदित्य प्रयुक्ते, वृद्धि शब्द सबैभन्दा अगाडि प्रयोग गर्दछन्। मङ्गलादिनी शास्त्राणि, किनभने जसको आदिमा मङ्गल छ त्यस्ता शास्त्रहरू प्रथन्ते भनेको प्रचारित पनि हुन्छन्। अनि वीर पुरुषकाणी भवन्ती, अब ती पढ्ने मान्छेहरू वीर पुरुष हुन्छन्, आयुष्मान व्यक्ति हुन्छन्, अध्यतारस्य अनि वृद्धियुक्त, त्यसका साथसाथमा वृद्धिले युक्त पनि हुन् भनेर उनले वृद्धि शब्द पहिला उच्चारण गरेका हुन्। सर्वत्रै मही व्याकरणे पूर्वचालित सङ्घी, सबै ठाउँमा व्याकरणमा पहिला उच्चारण गरेकालाई सङ्घी हुन्छ, पछाडि उच्चारण गरेकालाई संज्ञा। जस्तै अध्ययन गुण भनेर उसले अब जहाँ त्यस्तो थियो त्यो चाहिँ अध्ययन गुण अ ए ओ पहिला छ, गुण पछाडि छ। दोषवान छलु अपि संज्ञा अधिकार, हेर्नुहोस् तपाईँले दिएको कुरो चाहिँ संज्ञाको जुन अधिकार हो त्यो दोषले युक्त छ। अष्टमे पिहि संज्ञा क्रियते, अर्को कुरो संज्ञाधिकार पनि दोषयुक्त छ, किनभने संज्ञा सबै संज्ञा एकै ठाउँमा आएका हुन् त्यो कुरो छैन, अरूका बिचमा पनि संज्ञा आएका छन्। संज्ञाको अधिकार भनिसकेपछि संज्ञा जति सबै एकै ठाउँमा आउनु पर्ने थियो त्यस्तो त छैन, आठौँ अध्यायमा गएर पनि संज्ञा गरेको भेटेको छ। तस्य परमा मेरो काम अमृत संज्ञा का अर्थ तो अष्टम अध्याय में से अनित समुदाय तथापि इदम अनुवर्तम सियाखेरी तो अब संज्ञा गरेका ठाउँमा पनि यो संज्ञा अधिकार भन्ने शब्द त लाउनु पर्यो, अनुवृत्ति ल्याउनु पर्यो, अथवा अस्थाने अयम यत्न क्रियते, अथवा हामी यो जुन यत्न गर्दैछौँ चेष्टा गर्दैछौँ, यो अस्थाने ठाउँमा हामीले यत्न गरेका छौँ, चेष्टा गरेका छौँ, नहि इदम लोकात् विद्यते, यो व्याकरण लोकदेखि भिन्नै कुरो होइन, लोक भिन्नै शास्त्र भिन्नै होइन, लोक अनुसार शास्त्र हुन्छ। यदि इदम लोकात् विद्यते, यदि यो लोकदेखि भिन्न हुन्थ्यो भने ततो यत्न अर्हम स्यात्, त्यति बेला यसलाई यत्न गर्नु पर्दथ्यो। तद् यथा जस्तै अगोज्ञाय कश्चित् घाम सत्थनि कर्णे वा गृहत्वा उपदिशति, कसैले गाई भनेको क्या हो त्यो जानेकै छैन, गाई कस्तो हो केही जान्दै जान्दैन, अनि त्यो मान्छेलाई लिएर गएर कुनै मान्छेले घाम गाईलाई सत्थनी गाईको तिघ्रामा देखाएर यो गाई हो भन्छ, कर्णे कान देखाएर यो गाई हो भनेर अयम गौ भनेर उपदेश गर्दछ। न च अस्मै आचष्टे यम ऐसा संज्ञा, त्यसले यो भन्दैन कि यो चाहिँ मांसपिण्ड हो यसको नाम चाहिँ गौ हो है भनेर भन्दैन, यो गाई हो भनेर भन्छ। भवती त ऐसा सम्प्रदाय, अनि त्यसो भनेपछि यो जुन मांसपिण्ड देखिएको मांसपिण्ड हो त्यसलाई गाई भन्दा भनेर भन्दै बुझ्छ पनि होइन। त्यसै गरी अब लोकमा जब त्यस्तो छ भने व्याकरणमा शास्त्रमा पनि त्यही कुरो हुन्छ, तत्र यतत् स्यात् कृतस्तत्र पूर्वै अभिसम्बन्ध इति, अब यो हुन सक्दछ कि जुन संज्ञा र सङ्गीको हो सम्बन्ध हामीले अगाडि नै गरिसकेका छौँ, वा पूर्वाचार्यहरूले अगाडिका विद्वानहरूले संज्ञा र सङ्गीको सम्बन्ध गरिसकेका छन् पारिसकेका छन्, यहाँ पनि कृत पूर्वै अभिसम्बन्ध, र यहाँ पनि पूर्वका व्यक्तिहरूले पूर्वजहरूले संज्ञा सङ्गीको सम्बन्ध गरिसकेका छन्। कहि ती पूर्वका व्यक्ति पूर्वज भनेका को हुन् भन्दा आचार्य आचार्यहरूले, तत्र यतत् स्यात् र त्यहाँ यो हुन सक्दछ, यसमै तर्हि सम्प्रति उपदिशति जसलाई यतिबेर उपदेश गरिन्छ तस्य आकृत इति, तस्य भने त्यसको चाहिँ आकृत, त्यसका लागि चाहिँ अगाडिदेखिको सम्बन्ध गरिएको छैन। लोकेपि यसमै सम्प्रति उपदिशति, लोकमा पनि जसलाई वर्तमानमा उपदेश गरिँदैछ तस्य आकृत, त्यो पूर्वाचार्यले तिनीहरूको सम्बन्ध पारेको हुँदैन, त्यस कारणले अहिले तिनीहरूलाई त्यो कुरो जनाइँदैछ। अथ तत्र कृत यहाँपि कृत द्रष्टव्य, र त्यस कारणले तत्र कृत उहाँ गरेको छ, त्यस कारणले यहाँ पनि त्यही गरेको हेर्नु पर्दछ। सतो वृद्ध्यादिशु संज्ञा भावा तदाश्रय इतर जलाशय तद अप्रसिद्धि, त्यो विशाखाको आएको छैन नि, कति दिन भयो हो त्यो निता हिँडिहाल्यो भने त्यो विशाखाको सङ्गीन संज्ञा भावात भएको जुन सङ्गी छ त्यो सङ्गीको संज्ञा हुँदैन, सङ्गीको विद्यमान सङ्गी रहँदा संज्ञा भावात, सङ्गी छ भने संज्ञा हुन्छ, यहाँ भाव रहेछ अभाव होइन। तदाश्रय संज्ञाश्रय सङ्गिनी, तदाश्रय भनेको संज्ञाको आश्रयमा सङ्गी रहँदाखेरि वृद्ध्यादिषु इतर जलाश्रयत्वाद अप्रसिद्धि, सङ्घी यदि संज्ञाको आश्रयमा रह्यो भने वृद्धि आदि गरेका बेला वृद्धि आदिमा इतरेतर आश्रयत्वात् अब एउटा अर्कामा आश्रित भएको हुनाले अब वृद्धि होस् भन्छ। अब वृद्धि भनेको क्या हो भनेर जान्नु पर्यो। जान्दाखेरि वृद्धि भनेको अब आ ऐ औ हो भनेर त्यो कारण जान्दियो भने वृद्धि आदै पढ्नु पर्यो। त्यस कारणले गर्दाखेरि वृद्धि भयो संज्ञा, आदेश भयो सङ्घी, संज्ञा सङ्घीमा आधारित आश्रित हुनु पर्यो, सङ्घी संज्ञामा आश्रित हुनु पर्यो। भनेपछि इतर एउटा अर्कामा आश्रित हुँदाखेरि हामीले बुझ्न अप्ठ्यारो हुन्छ र एउटा अर्कामा आश्रित भएको कुरो त्यसरी प्रसिद्ध पनि छैन, अप्रसिद्ध छ। कहाँ इतरेतर सहायता, इतरेतर सहायता भनेको क्या हो भन्दा अब मैले पो भने त यहाँ उनीहरूले अब भन्दैछु सताम आदैचाम पहिला आ ऐ औ छन् अनि पछाडि तिनीहरूको वृद्धि संज्ञा हुन्छ, संज्ञा भविष्यम। पहिला अब वृद्धि संज्ञा छ अनि पछाडि वृद्धि संज्ञा हुँदाखेरि वृद्धि भनेका कुन हुन् भन्दा आ ऐ औ भनेर पछाडि आउँछन्। अनि त्यो वृद्धि चाहिँ आयुमा आश्रित भयो, आयु चाहिँ वृद्धिमा आश्रित भयो, त्यसैलाई भन्छन् अनन्य सहायता। तदेत इतरेर तराश्रयम भवती, त्यसैलाई भन्छन् इतरेर तराश्रय एउटा अर्कामा आश्रित। इतरेर तराश्रयणी चाहिँ कार्यणि न भन्दा एउटा अर्कामा आश्रित भएका कामहरू गर्न सकिँदैन। कविता जस्तै नवल नाभि बज्दा नेता र नेता र प्राणाहरू अब नाउ चाहिँ एउटा नाउमै बाँधेको रहेछ, अर्का नाउमा एउटा नाउ बाँधेको छ भनेदेखि अब त्यो नाउलाई जोगाउनु पर्यो भने यो नाउलाई ऊ नाउको आवश्यक पर्छ, ऊ नाउको यो नाउलाई। अब नावै चाहिँ हुँदाखेरि अप्ठ्यारो पऱ्यो, अर्को एउटा कोही हुन्थ्यो भने त्यसले नावलाई जोगाउन सक्ने थियो, र त्यो नावलाई जोगाउनका निम्ति अब यहाँ अप्ठ्यारो हुन्छ। ऊ पनि आफू नाउ नै भइदियो, नाउ त अब पानी छप्लङ छप्लङ गर्दा नाउ खाटर मटर हुन्छ, पानी अब मजाले अब पानीको घाउ आएछ भने नाउ अब डुबौँ डुबौँ लडौँ लडौँ हुन्छ। अर्को केही हुन्थ्यो भने पो राम्ररी त्यसलाई थाम्नु, ऊ पनि नाउ छ, ऊ पनि लडौँ लडौँ नै हुन्छ, यो आफै लडौँ लडौँ भएकाले उसलाई कसरी जोगाओस्, उसले यसलाई कसरी जोगाओस्, त्यस्तो अप्ठ्यारो नाउ नाली बद्दा नाउमै बाँधेको नाउ नेत्र आए अरूलाई रक्षा गर्न सक्ने हुँदैन। भन्नुहुन्छ अब इतर श्रेणी अब कार्य होइन, तपाईँ त्यसो भन्नुहुन्छ तर एउटा अर्कामा आश्रित भएको कारणले पनि भएको त देखिन्छ त। जस्तै नौ सकटम बहती नाउले गाडीलाई बोक्दा छ, सकटम छ नाउम बहती, कहिले कहिले अब उसमा अब पाखामा हो भने गाडीले नाउलाई बोक्दा छ, पानीमा हो भने नाउले गाडीलाई बोक्दा छ। अन्यलाई तत्र किञ्चित भवती होइन, त्यो जोडा मात्रै छैन नि त, त्यो जोडादेखि अर्को पनि केही छ नि त, ठिक छ। नाउले गाडीलाई बोक्दछ, गाडीले नाउलाई बोक्दछ, कहाँ बोक्दछ, तृतीय पदार्थ भएन त किन्दाखेरि जलम स्थलम भए जल अथवा स्थल बोक्दछ, जलमा नाउले बोक्दछ, स्थलमा गाडीले बोक्दछ, स्थलले सकटम नाउम भयो त जले नाउ सकटम भयो। यथा तरि त्रिविष्ट त्रिविष्टब्धकम, त्यस कारणले गर्दा यहाँ तिनवटा कुरा साथमा रहेको आयो। तथापि अन्तत सूत्रकम भएपछि त्यहाँ पनि अन्तत सूत्र नै हुन्छ, एकदम पुनः इतरेतराश्रयमा र यो पनि इतरेतराश्रय नै हो। अति छ राम्रै।